خوشبور نه یک دسی دو دسی بوله خوشبور نه یک دسی دو دسی بوله مٹھا مندر دھاؤ نہیں چھوڑے انتا انتے ڈولے کیا آیو زمانہ کیا آیو زمانہ دھرما کرما آرائیو تیلے اس تو گرائیو کیا آیو زمانہ دھرما کرما آرائیو تیلے اس تو گرائیو کیا آیو زمانہ دھرما کرما آرائیو تیلے اس تو گرائیو کیا آیو زمانہ मीठो बोले जोगी नगारो भयो आज भोले के आयो जमाना के आयो जमाना कलियुग लागी मान्छे यस्तै भागी के आयो जमाना कलियुग लागी मान्छे यस्तै भागी के आयो जमाना कलियुग लागी मान्छे यस्तै भागी के आयो जमाना कलियुग लागी मान्छे यस्तै भागी पढ्छन् लेख्छन् विद्वान बन्छन् धन सम्पत्ति जोड्छन् पढ्छन् लेख्छन् विद्वान बन्छन् धन सम्पत्ति जोड्छन् बुढा भाका बामालाई धर्मशाला छोड्छन् के आयो जमाना के आयो जमाना धर्म कर्म हरायो केले यस्तो गरायो के आयो जमाना धर्म कर्म हरायो केले यस्तो गरायो के आयो जमाना धर्म कर्म हरायो केले यस्तो गरायो के आयो जमाना धर्म कर्म हरायो केले यस्तो गरायो हे चार बाडा रीति रिवाज मन्दै आका थिए चाडबाडा रीति रिवाज मन्दै आका थिए आफ्नो धर्म संस्कृतिलाई पाखा लगाइदिए के आयो जमाना के आयो जमाना कलियुग लागी मान्छे यस्तै भागी के आयो छोडे चौतारी भत्के पौवा पाटी चिन्नै छोडे चौतारी